गाउँ वीरताको वीरताको हे पराक्रमी नेपाली लौ नाचौँ राष्ट्रियताको हे पराक्रमी नेपाली लौ नाचौँ राष्ट्रियताको गीत गाउँ एकताको एकताको वीरताको स्वतन्त्रता हाम्रो गीत जनताको सदा जित स्वतन्त्रता हाम्रो गीत जनताको सदा जित जोगाउँछौँ हाम्रो हित कर्मसित राम्रो प्रीति जोगाउँछौँ हाम्रो हित कर्मसित राम्रो प्रीति कर्मसित राम्रो प्रीति गीत गाउँ एकताको एकताको वीरताको अनेकतामा एकता भावनामा पवित्रता अनेकतामा एकता भावनामा पवित्रता पहिचान विविधता उर्वरता सुन्दरता पहिचान विविधता उर्वरता सुन्दरता उर्वरता सुन्दरता गीत गाउँ एकताको एकताको गीत गाउँ वीरताको वीरताको हे पराक्रमी नेपाली लौ नाचौँ राष्ट्रियताको हे पराक्रमी नेपाली लौ नाचौँ राष्ट्रियताको गीत गाउँ एकताको